अब गीत संगीत र खोज खबर को संगालो जीवन को गोरेटो में सुनाऊ 50 नागे का पुरुष को 7 वर्षीय बालिका श्रीमती हुनु को पीड़ा वेदना। भन्छन् छिमेकीहरू ए रण्डी ए बेस्या ए फलाना कि लतारा, तर भन्दैनन् कोही कसरी बाँचेकी छे त्यो बिचारा। हजुर, हाम्रो नेपाली समाजमा श्रीमानको मृत्यु पछि एकल महिला भएर बाँच्नुको पीडा उसैलाई मात्र थाहा छ जसले भोगेको छ। एकल महिलाको चरित्रमाथि मात्र आक्षेप लगाइन्न, उनीहरूको घर सम्पत्तिमाथि समेत धावा बोलिन्छ। कुन चाहिँ न्यु झिकेर उसलाई घर निकाला गरौं, कुन कुन मुद्दा मामिलामा फसाएर उसलाई दुःख दिऊ भन्ने डर दाजुभाइहरूका कारण कैयौं एकल महिला अड्डा अदालत धाउँदा धाउँदा पीडित बनेका छन्। कतै घर भत्कने गरी मोटर बाटो हालिदिने, कतै निकास रोकिदिने जस्ता डर दाजुभाइहरूको खेदो खनाईले एकल महिलाहरू हैरान भइरहेका बेला भर्खरै मनाइएको 105 महिला दिवसका अवसरमा तिनै एकल महिलाहरूको प्रतिनिधिमूलक पीडा वेदनाका रूपमा आजको जीवनको गोरेटो पस्किँदैछौ। २०१३ सालमा गुल्मीको दिगाम गाविस वडा नम्बर 8 जन्मिनु भएकी गंगा देवी काफ्लेको 2020 सालमा अर्थात 7 वर्षको उमेरमा हर्दिनेटा 3 54 वर्षीय लाल शर्मा काफ्लेसँग विवाह भएको थियो। काफ्लेकी जेठी श्रीमती पट्टि 7 छोरी जन्मे, तर छोराहरू नजन्मेका कारण उहाँले 7 वर्षकी बालिका विवाह गर्नुभयो। त्यो विवाहलाई गंगा देवी आफूलाई बिक्री भन्नुहुन्छ। जुवाडे बाबुले आफू 7 वर्षकी बालिकालाई 50,000 बिक्री गरेको बताउनु हुने गंगा देवी जम्मा 2 दशक मात्र दाम्पत्य जीवन बिताउनु भयो, बाँकी जीवन एकल रह्यो। त्यसपछिका दिनमा उहाँलाई दर दाजुभाइहरूले असाध्यै दुःख दिए भन्नु हुने उनै गंगा देवीसँग आज हामी टेलिफोन सम्पर्कमा रहेर उहाँका दुःख वेदनाहरू पस्किँदैछौ। हेलो, नमस्कार। हजुर नमस्कार। तपाईँ गंगा देवी काफ्ले होइन त? हजुर, जन्म भएको म दिगाम गाविस वार्ड नम्बर 8 पर्छ मेरो गुरु घर। अहिले त भाइ उठेर अरू घरमा पनि छन्। मेरो बुवाको नाम लीलाराम लेउवाले, आमाको नाम मलाई थाहा भएन, नागरिकतामा पनि छैन। म जन्म भएको 2013 साल कार्तिक 15 र म 2020 सालमा मेरा बुवाले मलाई 50,000 बेचेर बुहारी किनिदिएको त ससुराले हो। बुढालाई त्यति थाहा पनि थिएन। त्यो 2020 साल फागुन 22 चाहिँ मलाई मेरा बुवाले बेचेर पन्ने दाम दिनुभयो 50,000। त्यसपछि हजुर सुन्नु भएको छ? हजुर। त्यसपछि मलाई तत्कालै 22 बिहा भएपछि हप्ता 3 मलाई घर पठाउनु भयो। कोही बार्ने चलन अहिले पनि छ, फेरि कता कता उठिएको त अघि छोडी थियो। अनि त्यसपछि कोही बार्न आएको बेला म अझै तर्सित डराउने गर्दै घरबाट छोरीहरू आएका हुन्थे, अघिल्ला सरी छोरीहरू, अनि घरका मान्छेहरू देउटा सोचिरा बुढा हुनुहुन्थ्यो, जात्रै हिँड्न सक्नुहुन्नथ्यो, सासू पनि बुढी हुनुहुन्थ्यो। सासूको माइ ढोरको बस्ती सोमलाल पाण्डे मेरो सासूको भदा हुन्थे। सोमलाल पाण्डेका बुढा चाहिँ मेरो सासूको भदा हुन्थे, हामीले यो ओझेलका खबरको जीवनको गोरेटोमा जुन अलिकति रोचक खालका जीवन कथा राख्ने गर्छौ होइन, र तपाईँ 7 वर्षको उमेरमा विवाह भयो, त्यो पनि 54 वर्षको वृद्धसँग होइन त? त्यो विवाह पनि यसरी भएको भन्ने सुनिन्छ, तपाईँको बुवा एकदमै जुवाडे हुनुहुन्थ्यो अरे होइन, अनि त्यसपछि झन्डै 50,000 लेनदेनमा चाहिँ तपाईँ एक प्रकारले भन्ने हो भने बिक्री भएको एउटा बालिका हो होइन र? वस्तु होइन छोरी बेचिने, भारी होइन छोरी बिसाइदिने, छोरीलाई भन्नुहुन्न पराई घर जाने। दीदी नेपाली महिलाहरू कसरी उत्पीडनमा परे होइन, कसरी गुज्रियो त यो समाज। हेर्नुहोस् न, अहिलेसम्म आएर त तपाईँहरूले अझै उन्मुक्ति पाउनु भएको छैन सामाजिक शोषणबाट होइन। फर्केर हेर्दाखेरि नेपाली समाज यसरी गुज्रेको छ, अझै पनि महिलालाई न्याय दिनका लागि, उनीहरूको अधिकार सुनिश्चित गर्नका लागि, समानताका लागि अझै पनि राज्यबाट पहल हुन सकेको छैन, समाजले त्यसलाई स्वीकार गर्न नसकेको अवस्था चाहिँ छ है। हजुर, अनि समाजले त जति पनि पिछाडिएको महिलाका उठेला दबाब दिने, जति पनि गलत गरेका छन् उनीहरूलाई प्रोत्साहन दिने, यो सुधारिन नसकेको अवस्था चाहिँ जस्तै मेरो विवाह हुँदा थियो त्योभन्दा केही कमी पनि अहिले पनि भेटिएसम्म छैन। त्यही त के यो अझै पनि तपाईँको हाम्रो समाजका ठुलो हिस्सामा के छ भने पुरातनवादी सोच छ के, अहिले पनि महिलालाई त्यही ठाउँमा राख्नुपर्छ, महिला भनेका यिनी हुन्, यस्तो खालको सोच चाहिँ हाबी भएर नै अहिले पनि परिवर्तनको पक्षमा व्यावहारिक रूपमा चाहिँ गरौँ भन्ने सोच चाहिँ मान्छेको भित्री मनमा चाहिँ छैन धेरै मान्छेको, होइन त। हजुर, त्यो सोचाइ भन्ने कुरो त मैले अहिलेसम्म मैले अब 7 वर्षबाट यही समाजमा हुर्की, यहीका मान्छेसित खेले, यहीका मान्छेसित व्यवहार गरे, मैले 12 वर्षबाट मैले व्यवहार सम्हालेको छु। म कसरी यो जिन्दगी बिताए, यो समाज कस्तो रहेछ, किन यस्तो अन्याय गर्दो रहेछ, मान्छे हुन् कि अथवा जनावर हुन्, जनावरको व्यवहार किन गरिन्छ, बुझी पनि मैयौँ भन्ने अब 20-25 वर्ष 12-15 वर्ष सत्तामा बसेर गरेका हुन् भनेर छाती सिक्ने जोडा मसार्ने मान्छेले हाँस्यस्ता महिलाको न्याय नहुनुमा मलाई अत्यन्तै दुःख लाग्छ। अनि सुन्नुहोस् न, विशेष गरेर हामी यो बाल विवाहको बारेमा बढी केन्द्रित हुन चाहन्छौँ। बाल विवाह अनमेल विवाहका कारण होइन अहिले पनि थुप्रै महिलाहरू थुप्रै बालिकाहरू पीडित हुनु परेको छ, यो बाल विवाहका सम्बन्धमा के भन्न चाहनुहुन्छ? बाल विवाहको सम्बन्धमा कसैले पनि हामीलाई नपरोस् यस्तो भने अहिले पनि तपाईँको चाहे त्यो नेता होस् चाहे जुनसुकै सरकारी निकायको प्रमुख होस् होइन, अहिले पनि के सोच छ भने मुखमा राम राम बगलीमा छुरा के, यस्तो खालको प्रवृत्ति छ। मुखले चाहिँ एकदम नारी मुक्तिका कुरा गर्ने होइन, दलित मुक्तिका कुरा गर्ने, हामी समान हौ भन्ने, तर व्यावहारिक रूपमा चाहिँ अहिले पनि दमन गर्ने दबाउने त्यो मानसिकता चाहिँ टुटेको छैन के। भाषण गर्दाखेरि नि के भन्नुभयो भने एकल महिला पछाडि नै छ भने हाम्रो गाउँ कमिटी छ, जिल्ला कमिटी पनि छ, लिएर आउनुहोस् न्याय पाइन्छ भनेर उहाँहरूले भन्नुहुन्छ भने गाउँका हामी जस्ता महिलालाई यसरी दबाएर राख्नुको कारण के, यो कहिले सुध्रिन्छ भनेर म यसैमा प्रचार गर्न अथवा जहाँसुकै सुन्नुहुनेले मेरो दुःख सुनिदिनु हुन अनुरोध गर्छु। जस्तो अहिले तपाईँ त झन्डै 60 लाग्न थाल्नुभयो, अनि तपाईँको श्रीमान चाहिँ कति सालमा बित्नु भयो? 2043 सालमा तपाईँ जब 7 वर्षको उमेरमा विवाह भयो, वैवाहिक सम्बन्ध के हो भन्ने कुरा तपाईँलाई कति वर्ष पछि मात्र थाहा भयो? नौ वर्ष पछि तपाईँलाई माया दिन थाल्नु भयो? हजुर, त्यो ससुराले सबै नातिनीहरूको पनि मेरा छोरीहरूको अनिलाको बिहा गरिदिएको पनि ससुराले श्रीमानले व्यवहार केही पनि गर्नु भएन उहाँले। त्यो माया भन्ने त दिदी हुनुहुन्थ्यो, पछि पछि लाग्नुहुन्थ्यो के अरे त्यस्तै जन्मने बेला भएपछि जन्मने पाउनु भएन भनेपछि तपाईँका लागि त्यो विवाह थिएन बिक्री थियो हजुर विवाह थिएन बिक्री थियो त्यो त्यही ढोली बजाउनुका दुला भनेर त्यो बाजा बजाउने ढोली हुन्थ्यो त्यही ढोली त दुलरी जुन दुला त्यही ढोली बस्दो रहेछ भने मनमा हजुर त्यसपछि दिनभरि खाना दिनु भएन सादा एक टक्री भात दिएको भोक लाग्यो गम गम्ती खाएँ अनि त्यसपछि जन्ती आयो भनेर निगमबाट त यो धरमपानी भन्ने हर्दिने त पाएको देखिन्छ हजुर त्यहाँ झ्यालबाट फेरि जन्ती आएछ मैले भन्दाखेरि म पनि जन्ती आएँ भनेर त्यति बेलाको जमानामा बाहुनी विवाह भन्थे नि सानै उमेरमा विवाह गर्ने अनमेल विवाह हुने त्यो पनि होइन आफ्नो हजुरबुवा बुवा सरहको मान्छेहरूसँग विवाह गर्ने चलन थियो त्यसबाट थुप्रै महिलाहरू कतिले उमेरमा विभिन्न रोगको शिकार हुने आङ खस्ने आदि इत्यादि हुने त्यसैको परिणाम हो होइन त त्यही आफ्नो मद बस्ती मात्रै हो नि त्यसले गर्दा अब त्यो महिलाहरूको पीडा पार्टी घर खस्नेमा रहन्छ तपाईँको श्रीमानको मृत्यु भइसकेपछि कति कष्टकर जीवन बिताउनु भयो तपाईँले म त्यो 2048 सालमा नाति आयो हजुर नाति नआउँदासम्म मलाई केही जोगिजो थाहा भएन त्यही बुढाबुढीको कु छोड्ने अनि बच्चाहरूको कु छोड्ने मलाई केही दिन थाहा भएन बोल्ने दादाबाट घर पनि मलाई केही दिन थाहा भएन जब नाति आयो श्रीमानले केही पनि जान्नु नथ्यो हजुर त्यसपछि नाति जोतिसित भनौँ नाति यस्तो हुँदो रहेछ भन्ने कुरा थाहा भयो अनि पछि मेरो वार्ड नम्बर 4 माथि घर पुरानो घर त हिँड थियो मलाई निकै डर लागेर घर सार्किनु छ यति घर भनेपछि मामले मान्नुभयो हजुर मानेर अहिले हालको घर वार्ड नम्बर 3 छ मटर बाटोमा छ बाटोबाट गाडी जहिले फुटन र तङ्गा फुट हजुर त्यसपछि त्यो घर सार्ने सिलसिलामा त्यो अब राजनीति उठुल पुठुल थियो त्यतिखेर पनि रहेछ मलाई केही पनि थाहा थिएन त्यो सियाराम दासले हाम्रै साइला ससुराको नातिले मलाई आठवटा मुद्दा लगाइदियो हजुर हाम्रो साइला ससुराका छोराले मलाई आठवटा मुद्दा लगाइदियो हजुर त्यो आठवटा मुद्दा लगाइदिइसकेपछि अब बाजी बस्तीवासी लाउन टङ्गा जान पर्दो रहेछ जिल्ला पर्दा जिल्ला अदालतमा हजुर त्यहाँ जिल्ला अदालतमा त्यहाँ हेर्दाखेरि अब केही पनि थाहा थिएन त्यहाँ जिल्ला अदालतमा जान्थे डर लाग्थ्यो सबै सम्पत्ति खाइदिनु भयो भन्थे घुमिन्थे सारा केही पनि थिएन त्यसपछि श्रीमाला चाहिँ पछि त हेर्थे के गर्थे भन्ने अब विभिन्न कुराहरू गाउँबाट लान्छ नलाइदिने काम हुन्थ्यो